सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। सम्ममा छु या भिरमा छु, म सम्ममा छु या भिरमा छु, जहाँ भए नि पिरमा छु, म सम्ममा छु या भिरमा छु, जहाँ भए नि पिरमा छु, सम्झिन सकिन होला तिमीलाई, सम्झिन सकिन होला तिमीलाई, म सम्ममा छु या भिरमा छु, जहाँ भए नि पिरमा छु, सम्झिन सकिन होला तिमीलाई, बिर्सनै पर्ने तकदिरमा छु, म सम्ममा छु या भिरमा छु, जहाँ भए नि पिरमा छु। यहाँ पिरमा छ मान्छे, मान्छेकै भिडभित्र देख्ने कोही छैन, तर देख्ने कोही छैन, कस्तो हो यो विचित्र, कस्तो हो यो विचित्र, यहाँ गुलजारको गीतले भने जस्तै मान्छेहरू बाटोमा हिँडेर कहाँ कहाँ पुग्छन्, तर बाटो कहीँ पुग्दैन, बसिरहन्छ धुमधुम्ती अनि टाढा पुर्याइरहन्छ हिँड्नेहरूलाई, ती हिँड्नेहरू भने सधैँ म्याराथन रेसको धावक जस्तै हतारिरहन्छन्, एक तमासले मानौ ताज पहिरिने होडबाजीमा एकले अर्कालाई उछिन्न तल्लिन्छन् उनीहरू। कोलाहल भरिएको सहरबीच मान्छेहरू ठेलमठेल गर्दै खाँदिएर हिँड्छन्, म कहिले काहीँ बेरोजगार हुनुको आत्मबोध गर्दै रत्न पार्कको छेउमा पुग्छु र एक टकले नियालिरहन्छु आउनेहरूलाई अनि जानेहरूलाई। मलाई बडो अचम्म लाग्छ वरिपरिका दृश्यहरू देखेर, हुल्का हुल मान्छेहरू बुङ बुङ्ती धुलो उडाउँदै हिँडिरहेछन्, बरको रुखको फेदीमा मुकुन्दे दाईको पुरानै भाषण सुनेर गल्ल हाँस्नेहरू, हिन्दी फिल्मका कलाकारसँग बसेर खिचाएको फोटो देखाउँदै रु 15 औँठे 150 बेच्न पल्केकाहरू, केही जोबन ढल्केकाहरू अनि केही रत्न पार्कतिरै सल्केकाहरू, समग्रमा रमिता हेर्नेहरू रमिते बन्नेहरू, सबै सबैको टाउकामा पिरै पिरको गुन्टो झुन्ड्याइएको देख्छु म। मान्छेको भिडभित्र मान्छे नै पिरमा चुर्लुममा डुबेको देख्छु, अनगिन्ती मान्छेहरूका अनगिन्ती सपनाका महलहरू कतै ठडिने र कतै गर्ल्याम गुर्लुम ढल्ने सहर हो यो। यो त्यही देश हो जहाँका विनोद चौधरीहरू विश्वका अर्बपतिहरूको सूचीमा आफ्नो नाम लेखाइरहँदा सडक बालकहरू काँधमा ठुला ठुला जुटको बोरा भिरेर बागमतीको फोहोरभित्र प्लास्टिकका चिजबिजहरू खोतरिरहेछन्। पशुपतिको हिसाब किताब गन्जागोल भयो भन्ने समाचार बाहिर आइरहँदा मन्दिर बाहिर भक्तजन ढोकेर बस्ने माग्नेहरू दिन प्रतिदिन बढिरहेछन्। हो, यो त्यही देश हो जहाँ माग्नेहरू अपमानित हुन्छन् अनि लुट्नेहरू सम्मानित भइरहन्छन् सधैँ सधैँ। कोही चोरिरहेछन्, कोही मागिरहेछन् अनि फेरि कोही भने लुटेर भागिरहेछन्। कोही चोरिरहेछन्, कोही मागिरहेछन् अनि फेरि कोही भने लुटेर भागिरहेछन्। जिन्दगी एउटा दौड दौडिरहेछन् सबै, जिन्दगी एउटा दौड दौडिरहेछन् सबै। कोही चोरिरहेछन्, कोही मागिरहेछन् अनि फेरि कोही भने लुटेर भागिरहेछन्। जिन्दगी एउटा दौड दौडिरहेछन् सबै, जित्ने होडबाजीमा झन्झन थाकिरहेछन्। कोही चोरिरहेछन्, कोही मागिरहेछन् अनि फेरि कोही भने लुटेर भागिरहेछन्। मागेर खान संसारमा झुठो पो काम हो रे, मागेर खानु संसारमा झुठो पो काम हो रे। यहाँ पीरमा छ मान्छे, मान्छेकै भिडभित्र। यो पीर भन्ने चिज पनि अचम्मकै हुँदो रहेछ, कहिले नछोड्दो रहेछ यसले। सायद पीरसँग मान्छेको जन्मजात सम्बन्ध गाँसिएको हुन्छ क्यारे, नैसर्गिक सम्बन्ध भनौँ। पीर जहाँसुकै होला अनि जो कोहीलाई पनि होला, फेरि पनि यो पीर र प्रेम भन्ने शब्द चाहिँ झन्डै झन्डै न एक अर्काका परिपूरक झैँ लाग्दा रहेछन्। प्रेम नगरेकाहरूलाई पनि पीर छ, प्रेम गरिरहेकाहरूलाई पनि पीर छ, अनि प्रेम सम्बन्ध छुटिसकेकाहरूलाई झन् पीरभित्रको पीर छ। सुरुमा उसले प्रेम स्वीकार गर्देला भन्ने पीर, पछि अरूले आँखा लगाइदेला भन्ने पीर, बिहे हुनेहरूलाई सम्बन्ध कसरी त्यत्तिकै मजबुत बनाइराख्ने भन्ने पीर, अनि प्रेमलाई विवाहमा परिणत गर्न नपाएकाहरूलाई कसरी भुल्ने होला भन्ने पीर। संसार पीरै पीरको मियोमा मजाले दाइँ गरिरहेछ। यो पीरै पीरको वासलातमा सम्पत्ति भने पनि दायित्व भने पनि पीर मात्रै थोपरिँदा रहेछन्। सायद पीर लगानी गरेर पीर नै भित्र्याउँदो रहेछ क्यारे मान्छे, त्यसैले त त्यो पुँजी पनि बनिदिँदो रहेछ। सम्बन्धहरूको कारोबारले जिन्दगी टाट पल्टाइदिएर पो हो कि अचेल विरक्त लागेर आउँछ। आफ्नै खुसीहरूको कम मूल्यमा लिलाम बढाबड भएको देख्दा मन कच्चा कुचुक भएर खुम्चिन्छ। फेरि पनि बाध्यता भने सधैँ बाँचेको अभिनय गर्न गजगजाइरहन्छ मात्रै। म हिजो आज पल पल मरिरहेछु र पनि जिउँदो भएकै नाटक गरिरहेछु। म हिजो आज पल पल मरिरहेछु र पनि जिउँदो भएकै नाटक गरिरहेछु। रोएको नदेख्नेहरू ढुङ्गा भन्छन् रे मलाई, रोएको नदेख्नेहरू ढुङ्गा भन्छन् रे मलाई। म हिजो आज पल पल मरिरहेछु र पनि जिउँदो भएकै नाटक गरिरहेछु। रोएको नदेख्नेहरू ढुङ्गा भन्छन् रे मलाई, के हुँ म के सोच्छन् दङ्ग परिरहेछु। म हिजो आज पल पल मरिरहेछु र पनि जिउँदो भएकै नाटक गरिरहेछु। गर्ला काम यस्तो सस्तो देखेर बुझ बचाउने मान्छेको छ चरित्र तर बुझ्ने कोही छैन जस्तो यो विचित्र जस्तो मान्छेकै भिडभित्र मान्छे हराएको बेला पीरको के अर्थ भो र जिन्दगी डराएको बेला म को हुँ कहाँ छु सबै भुलिन्छ भन्छन् यसै गरी एक तमासले बहकाएको बेला सिआइएनमा सोमबार बिबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पीर छ आज पनि पारिभोजराज वारी महावीर छ आज पनि तपाईँले मोबाइलको मेमोरी कार्डमा रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन प्रेममा पर्नु भएको तपाईँ पीरमा पर्नु भएको तपाईँ अनि प्रेममा पीरकै कारण पश्चातापमा पर्नु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा आज फेरि तपाईँलाई धेर थोर बहकाउने गरी आइपुगे सारथी भोजराज विश्वकर्मासँगै तपाईँ रुँदा रोइदिन्छु हाँस्दा रमाउँछु ढुक्क हुनुहोस् आज पनि खुबै बहकाउँछु देशभरिका 67 रेडियोहरूबाट एकैपटक प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मनमा आज पनि मनै ओछ्याएर स्वागत गरेँ तपाईँलाई सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम तपाईँ विभिन्न जिल्लाहरूमा सुनिरहनु भएको छ विदेशमा पनि सुनिरहनु भएको छ अनलाइन रेडियोहरू मार्फत बहकिने मन एउटा त्यस्तो कार्यक्रम जसले प्रेमलाई अझ नजिकबाट निहाल्ने प्रयास गर्छ तपाईँकै मतहरू बुझेर तपाईँलाई साक्षी राखेर त्यसैले पनि हरेक श्रृङ्खला प्रेमकै एउटा फेरिफेरिमा हामी केन्द्रित हुने गर्छौँ आज पनि उसै गरी प्रश्नको साथमा आएका छौँ तपाईँ 01-55-50-982 नम्बर डायल गरेर आउनुपर्ने हुन्छ कार्यक्रममा आज सोधिने प्रश्नको जवाफ सम्भव भएसम्म एक वाक्यमा तपाईँले दिनुपर्ने हुन्छ र तपाईँले मुक्तक भन्नुपर्ने हुन्छ नियममा रहेको मुक्तक र तपाईँको मुक्तकको जवाफ फर्काउने प्रयत्नमा हामी हुन्छौँ तपाईँ आउँदाखेरि भोजराजुलाई तपाईँले आफ्नो सम्पर्क नम्बर टिपाइदिनु होला ताकि आज आउनुहुनेहरूमध्येबाट एकजनालाई उत्कृष्ट बनाएर अर्को कार्यक्रमको सुरुवातमै हामी फोन सम्पर्कमा ल्याउन सकौँ यसो भनिरहँदा अघिल्लो श्रृङ्खलामा आउनुहुने मध्येबाट एकजना उत्कृष्ट साथीलाई आज हामीले फोन गरेर लिएर आइसकेका छौँ उहाँले भन्नुभएको मुक्तक थियो आँसुले सिरानी धोएर बित्छन् 24 घन्टा रोएर बेच्छन् सिन्दुर लगाएपछि उनीले अर्कैको रातभरि तस्बिर छोएर बेच्छन् यही भन्नुभएको थियो खेमराज शाही काकाकुल नेपालगञ्जबाट हुनुहुन्छ स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा नमस्कार हजुर सर सन्चै हुनुहुन्छ हजुर सन्चै छौँ भन्नु पऱ्यो खाना खानुभयो हजुर खाना खाइन्छ कस्तो लागिरहेछ तपाईँलाई सोच्दै नसोचेको कुरा जहाँसम्म मलाई धेरै खुसी लाग्यो हजुरको मायाले यो अझ बहकिने मनको मायाले गर्दा चाहिँ यहाँसम्म पुग्न सफल भएँ सबैभन्दा ठुलो कुरो चाहिँ तपाईँको फोन लाग्यो त्यसपछि तपाईँको मुक्तक त आफैमा दमदार थिँदै थियो त्यसैले यस्तो भयो है हजुर अनि खेमराजी पछि चाहिँ फोन लाउन प्रयास पनि धेरै लाग्यो के गर्नुहुन्छ तपाईँ पेसागत रूपमा कहाँ बस्नुहुन्छ म अहिले नेपालगञ्जमै बस्छु पेसागत हिसाबले भन्नुपर्छ खासै केही छैन घरमै बस्ने भन्नुपर्छ को को हुनुहुन्छ परिवारमा चाहिँ परिवारमा मम्मी दादा अनि बहिनी भाइ मेरो हस्बेन्ड सबै हुनुहुन्छ। सपरिवार हुनुहुन्छ। कसरी बित्दैछन् दिनहरू? अलिकति थोरै कुरा जान्न मन लाग्यो। दिनहरू चाहिँ यस्तै हो, सुख दुःख मै बितिरहेछ भनौँ। कार्यक्रम एक्लै बसेर सुन्नुहुन्छ कि मम्मीहरू पनि सँगै सुन्नुहुन्छ? सबैले यताउता साथीहरू लगायत सबैहरू सबैले सुनेर साथ दिन्छन् भनौँ। सबैले मन पराउँछन्, सबैले सुन्छन्। अघिल्लो श्रृङ्खलामा तपाईँ फोनमा आउनुभयो, त्यसपछि कोही साथीले केही प्रतिक्रिया दिनुभयो तपाईँलाई कार्यक्रम कसरी सुन्नु भएको रहेछ? यो बहकिनी मन मैले सुन्थेँ, धेरै सुन्थेँ भनेर कतिपय साथीहरूले भनिराख्नु भएको थियो। ठिकै छ, राम्रो भयो भनेर चाहिँ भन्नुभएको थियो। साथीहरूले सुन्नुहुन्छ एकदम। अब तपाईँ मार्फत नै म यतिखेर रेडियो सुनेर बसिरहनु हुने सबै साथीको लागि आजको प्रश्न सार्वजनिक गर्दैछु। हामीले पटक पटक जहिले पनि यो प्रेम टुङ्ग्याएको कुरा गरिरहँदाखेरि प्रेम टुङ्ग्याएर जानेहरूलाई दोष मात्र थोपरिरह्यौँ, गलत मात्र देखाइरह्यौँ, सबै म मात्रै चोक हो, सबै गल्ती तिम्रो मात्रै भयो, धोका दिएर गयो तिमीले, यस्तो भनिरह्यौँ। तर आज अलिकति भिन्दै तरिकाले पनि कुरा गरौँ कि भन्ने लागिरहेको छ। आज मैले फेसबुकमा पनि एउटा स्ट्याटस राखेको थिएँ केही बेर अघि, सम्बन्ध तोडेर जानेहरूलाई सधैँ दोषारोपण मात्रै गरेँ तर आज लगभग उनीहरूकै पक्षमा रहेर केही कुरा गर्नु छ तपाईँसँग भनेर। मैले ट्याक्कै अब तपाईँलाई प्रश्न सोध्नु पर्दा चाहिँ सम्बन्ध, प्रेम सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्न सक्दैनौँ हामी, किन बुझ्दैनन् मान्छेहरू कि पीडाकै बिचमा पनि सम्बन्ध टुङ्ग्याएका हुन् भन्ने किन बुझ्न सक्दैनौँ? खालि रहरे रहरले मात्र सम्बन्ध टुङ्ग्याएका हुँ भन्ने किन सोच्छौँ हामी? चाहेर पनि मान्छेले अभिव्यक्ति गर्न सक्दैन, त्यो छाप चाहिँ आफूभित्र भइराखेको हुन्छ र चाहँदा चाहँदै पनि त्यो हुन सक्दैन। आफ्नो विचारलाई उसले बुझ्न पनि सके हुँदैन र आफूले पनि चाहिँ बुझ्दा बुझ्दै पनि नबुझेको हुनसक्छ र जे आफूमा भएको त्यो छाप हुन्छ त्यो रहिरहन्छ तर त्यो अभिव्यक्ति हुन सक्दैन, भित्र चाहिँ लागिरहेको हुन्छ है। कहिलेकाहीँ अलिकति त्यो जुन घाउ अलिकति खाटो बसिसकेपछि अलिक पुरानो भए पछि सायद मान्छेले सोच्छ होला त्यतिखेर गल्ती कसको थियो या उनले गरेको कुराहरू शत प्रतिशत नराम्रै थियो त त्यो उनको कदम भन्ने पनि एउटा समीक्षा चाहिँ हुन्छ होला अलि पछि भए पनि। हजुर हजुर। अब तपाईँको मुक्तक सुन्न मन लाग्यो, निकै राम्रो मुक्तक लेख्नु हुँदो रहेछ, मैले मनैबाट भनेको है तपाईँलाई, निकै मन पर्यो तपाईँको मुक्तक, सुरु गर्नुहोस् काकाको। ल सुरु गर्छु त दादा। प्रेमलाई आज भोलि किन्नेहरू भेटिन्छन्, प्रेमलाई आज भोलि किन्नेहरू भेटिन्छन्, एकैछिन पैसाले छिन्नेहरू भेटिन्छन्। प्रेमलाई आज भोलि किन्नेहरू भेटिन्छन्, एकैछिन पैसाले छिन्नेहरू भेटिन्छन्। जहाँ काकाकुल तडपेको हुन्छ, जहाँ काकाकुल तडपेको हुन्छ, सडकमा उसैलाई चिन्नेहरू भेटिन्छन्। प्रेमलाई आज भोलि किन्नेहरू भेटिन्छन्, एकैछिन पैसाले छिन्नेहरू भेटिन्छन्। किन्नेहरू लाइन लाग्छन् जहाँ बेच्ने दोकान हुन्छ, किन्नेहरू लाइन लाग्छन् जहाँ बेच्ने दोकान हुन्छ, दोकानभित्र भरि भराउ मोलतोलको सामान हुन्छ। किन्नेहरू लाइन लाग्छन् जहाँ बेच्ने दोकान हुन्छ, दोकानभित्र भरि भराउ मोलतोलको सामान हुन्छ। पाएसम्म उधारोमै धोग्रो थाप्छन् मान्छेहरू, पाएसम्म उधारोमै धोग्रो थाप्छन् मान्छेहरू। किन्नेहरू लाइन लाग्छन् जहाँ बेच्ने दोकान हुन्छ, दोकानभित्र भरि भराउ मोलतोलको सामान हुन्छ। पाएसम्म उधारोमै धोग्रो थाप्छन् मान्छेहरू, पछि चुक्ता नगर्नाले फेरि आफै बेइमान हुन्छ। किन्नेहरू लाइन लाग्छन् जहाँ बेच्ने दोकान हुन्छ, दोकानभित्र भरि भराउ मोलतोलको सामान हुन्छ। नमस्कार, छुटिन्छौँ। क्यामरा स्वाही, काकाकोल, नेपालगञ्जबाट यतिखेर फोन सम्पर्कमा आउनुभएको थियो 01-55-50-982 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। रेडियो कार्यक्रम बहकिने मनमा मैले प्रायः एकतर्फी कुरा मात्रै गरिरहेँ, अर्थात् सम्बन्ध तोडेर जानेहरूमाथि दोष थोपारिरहेँ। मेरा हरेक प्रस्तुतिहरूले प्रेम सम्बन्ध विसर्जन गरेर यात्रा अन्तै मोड्नेहरू शत प्रतिशत गलत नै हुन् भन्ने भावलाई प्रशय दिइरहे मात्र। अधिकांश व्यक्तिहरू विभिन्न कारणले गर्दा नचाहँदा नचाहँदै पनि निरीह भएर सम्बन्धको अन्त्येष्टि गर्न बाध्य भइरहेका छन् भन्ने कुरालाई नेपथ्यमा नै लुकाएर जानी जानी र रहरले सम्बन्धको अन्त्येष्टि गरिरहेका छन् उनीहरू भन्ने सन्देश लगातार प्रभावित गरिरह्यो, जसले गर्दा आम मान्छेहरूको सोचाइमा कुनै नौलोपन तरङ्ग हुन सकेन र प्रेम सम्बन्ध टुङ्ग्याउनेहरू झन्झन दोषी ठहरिँदै गए, जसले गर्दा यथार्थताको एउटा पाटो नै तर्कहरूको बर्खुले गमलङ्गै ढाकिन पुग्यो। त्यसैले पनि के दोषी प्रेमको नजरले हेर्दा धेर थोर दोषी देखेलान् तर उनीहरू सम्पूर्णतया गलत भने हुँदैनन्। दोषी हुनु र गलत हुनु झट्ट सुन्दा उस्तै लागे पनि यथार्थमा फरक कुराहरू हुन्। प्रेमलाई एउटा निश्चित गन्तव्यमा पुर्याउन नसकेर ऊ दोषी त भयो होला, तर यही दोषकै कारण ऊ गलत छ भन्न भने बिल्कुल मिल्दैन। उसले त्यस्तो निर्णय किन लियो भनेर गहिरिने हो भने हामी मुख्यतया दुईवटा कारण पाउँछौँ, पहिलो परिवारको हितका लागि अनि दोस्रो आफ्नै हितका लागि। यसबाट पनि हामी मूल्याङ्कन गर्न सक्छौँ यदि उसको निर्णय कसै न कसैको हितमा छ भने ऊ गलत कसरी हुन्छ, बरु दोषी चाहिँ होला। दोषी किनभने वचन पुरा गर्न नसक्ने दोष उसमा देखियो, तर यति हुँदा हुँदै पनि उसले एक हिसाबले सम्बन्ध टुङ्ग्याएर गइरहँदाखेरि उसँग पनि त पीडा थियो, उसलाई पनि त अप्ठ्यारो थियो भन्ने चाहिँ किन सोच्दैनौ त हामी? कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो सर, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सर रुकुमबाट भद्र नकाल। रुकुमबाट भन्नुभयो? भद्रजी रुकुमबाट। र तपाईँलाई पनि म प्रश्न सोध्छु, सायद सुनिरहनु भएको होला, फेरि पनि मैले दोहोऱ्याएँ, सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनौँ हामी? सबैभन्दा त हामीले माया भन्न मात्रै जानेका छौँ, तर मायाभित्रको माया बुझ्न सक्दैनौँ, त्यही भएर होला सर। मायाभित्रको पनि माया है? हजुर, त्यो चाहिँ बुझ्न अलिकति कमजोरी रह्यो होला हाम्रो। हुन्छ भद्रजी, तपाईँको मुक्तक सुरु गर्नुहोस्। सुरु गर्छु है त? हुन्छ। दुखीलाई नै दुःख झरी भएर आउँदो रहेछ, दुखीलाई नै दुःख झरी भएर आउँदो रहेछ, डाली छानी बस्नलाई चरी भएर आउँदो रहेछ, दुखीलाई नै दुःख झरी भएर आउँदो रहेछ, डाली छानी बस्नलाई चरी भएर आउँदो रहेछ, दुःख पछि सुख आउँछ भन्थे आशामा थिए, दुःख पछि सुख आउँछ भन्छन् आशामा थिए, अभागीलाई फेरि पनि भरी भएर आउँदो रहेछ, डाली ठानी बस्नलाई चरी भएर आउँदो रहेछ, दुखीलाई नै दुःख झरी भएर आउँदो रहेछ। आँसुहरू आँखाबाट झरी भएर आउँछन्, आँसुहरू आँखाबाट झरी भएर आउँछ, रित्तिन्न कहिले सधैँ गहभरि भएर आउँछ, आँसुहरू आँखाबाट झरी भएर आउँछ, रित्तिन्न कहिले सधैँ गहभरि भएर आउँछ, नआओस् त भन्छौँ हामी पुकार पनि त्यस्तै गर्छौँ, नआओस् त भन्छौँ हामी पुकार पनि त्यस्तै गर्छौँ, तर त्यस्तो हुन्न रहेछ, घरिघरि भएर आउँछ, आँसुहरू आँखाबाट झरी भएर आउँछ, रित्तिन्न कहिले सधैँ गहभरि भएर आउँछ। सायद गइसक्नु भयो भद्रजी, रुकुमबाट आउनुभएको थियो। अब तपाईँको पालो 01-55-50-982 नम्बर डायल गरेर आउनुहोला। सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू? हामीले वर्षौँ अघिदेखि जेलाई घात अथवा धोका भन्दै आयौँ, अब यो अवस्थालाई पनि केही भिन्दै दृष्टिकोणका साथ हेर्नु आवश्यक छ। सम्बन्ध तोड्ने सबैलाई धोकेबाज अथवा घाती भन्ने जुन परम्परा छ हाम्रो, अब योभन्दा केही माथि उठेर सोच्नु आवश्यक छ आजको पुस्ताले। हिजो बाजेले श्राद्ध गर्दा घरको बिरालो बाँधेका थिए भनेर आज हामीले पनि श्राद्ध गर्दा गाउँबाट खोजेर ल्याएर भए पनि बिरालो बाँध्ने काम गर्नु हुँदैन। बाजुले त बिरालोले यताउति छोएर बिटोलो बनाइदिएला भनेर त्यसलाई बाँधेका थिए भन्ने बुझ्न सक्नुपर्छ हामीले। बुझ्दै नबुझी बिरालो खोज्न गाउँ गाउँ चहारेर केही हुँदैन। मैले भन्न खोजेको जुनसुकै कुराको कारण र प्रभाव विश्लेषण गर्न सक्ने हुनुपर्छ हामी। अरूको होमा पछि पछि दौडिएर सधैँ सत्य फेला पर्दैन। अनि अर्को कुरा, हिन्दू धर्मशास्त्रमा भगवान् भनिने रामको पनि अवगुणहरू त थिए र राक्षस भनिने रावणको पनि सद्गुणहरू थिए भने बुझ्न सक्नुपर्छ हामीले। धार्मिक अन्धताबाट माथि उठेर राम र रावणको कार्यगत मूल्याङ्कन गर्ने हो भने रावणको अगाडि राम फिक्का लाग्न पनि सक्छन्। म एकैछिनपछि बताउँछु यो कुरा। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुर्खेतदेखि एमबी अनुरागी। एमबी अनुरागी सुर्खेतबाट। अनि अनुरागीजी, सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू? हजुर हेलो हेलो, सुन्नु भएन? म एकपटक फेरि भन्छु ल, सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू? सम्बन्ध टुङ्ग्याउनेहरूलाई पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् भन्दा पनि सम्बन्ध सबैभन्दा पहिला टुङ्ग्याउने सबैभन्दा पीडा हो। हो त्यो पीडाकै बिचमा पनि उसले सम्बन्ध टुङ्ग्यायो भनेर नबुझिकन किन उसले एउटा स्वार्थ हेरेर मात्र सम्बन्ध टुङ्ग्यायो वा उसले मलाई धोका दियो भन्ने मात्र किन सोच्छौँ हामी भन्न खोजेको? त्यसमा पनि कुनै बाध्यात्मक परिस्थिति त्यो बाध्यता पनि हुनसक्छ होइन, त्यस कारण सम्बन्ध टुटाउनु नै टुटाउँदाखेरि नै त्यो पीडा हुँदैन भन्ने कुरा हुँदैन जस्तो लाग्छ मलाई। अलिकति राम्रोसँग सुन्नु भयो नि तपाईँले। हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् ल सर, सुरु गरेँ है त। तिमी आकाश छुने कुरा गरिरहेछौ, मलाई धरतीमै बास छैन। तिमी आकाश छुने कुरा गरिरहेछौ, मलाई धरतीमै बास छैन। तिमी निरन्तर पजेरो चल्ने कुरा गरिरहेछौ, मलाई खाने एक गाँस छैन। तिमी आकाश छुने कुरा गरिरहेछौ, मलाई धरतीमै बास छैन। तिमी आकाश छुने कुरा गरिरहेछौ, मलाई धरतीमै बास छैन। तिमी पजेरोमा चढ्ने कुरा गरिरहेछौ, मलाई खाने एक गाँस छैन। साँच्चै दुखी गरिब निर्धाहरूको जिन्दगी यस्तै हुँदो रहेछ। साँच्चै दुखी गरिब निर्धाहरूको जीवन यस्तै हुँदो रहेछ। यहाँ सबैको हताश छैन। तिमी आकाश छुने गरिरहेछौ, कुरा गरिरहेछौ, मलाई धरतीमै बास छैन। यति छ। एक दिन आकाश छुने आश हुनुपर्छ, एक दिन आकाश छुने आश हुनुपर्छ, सफल भएरै छोड्छु भन्ने विश्वास हुनुपर्छ। एक दिन आकाश छुने आश हुनुपर्छ, सफल भएरै छोड्छु भन्ने विश्वास हुनुपर्छ। खुट्टा तान्नेहरूको कमी छैन दुनियाँमा, खुट्टा तान्नेहरूको कमी छैन दुनियाँमा, तर होमा हो मिलाउने आसपास हुनुपर्छ। एक दिन आकाश छुने आश हुनुपर्छ, सफल भएरै छोड्छु भन्ने विश्वास हुनुपर्छ। नमस्कार, छुट्टिन्छौँ। म कुरा गर्दै थिएँ कि सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू। सम्बन्ध टुङ्ग्याएर जानेहरू, अर्थात् मैले आजबाट तिमीलाई छोडेँ, हामी बिचको सम्बन्ध आजबाट टुङ्गियो भनेर घोषणा गरेर जानेहरूको पनि त आफ्नै किसिमका बाध्यताहरू होलान् भन्नेतिर चाहिँ हामी किन सोच्न भ्याउँदैनौँ यो भन्दै थिएँ म। त्यसैले हरेक कुरालाई दुईतिरबाट पनि सोच्न सक्नुपर्छ। अघि म एउटा प्रसङ्ग उठाउँदै थिएँ कि भगवान् भनिने रामका पनि अवगुणहरू हुनसक्छन् र राक्षस भनिने रावणका पनि सद्गुणहरू हुन सक्छन् भनेर। जस्तै आफूलाई मन पराएकै कारण लक्ष्मणले रावणकी बहिनी पुतनाको नाक काटिदिए। दाई हुनुको नाताले यसकै बदला लिनको लागि हो रावणले सीताको हरण गरेको। हरण गरे पनि उनले सीतालाई कुनै यातना दिएनन्, बरु सुसारेहरू खटाएर सुरक्षाका साथ नै राखे। यदि उनले चाहन्थे भने सीतालाई अनकन्ता र कोठाभित्र थुनेर राख्न पनि सक्थे। त्यसो गरेको भए सायद पिपलको रुखमाथिबाट हनुमानले सीताको अगाडि रामको औँठी झार्न समेत पाउँथेनन् होला, अनि कसरी सीतालाई फर्काएर ल्याउन सक्थे रामले? ती तिनै राम हुन् जसले बाली र सुग्रीवको दाजुभाइलाई आफ्नो स्वार्थका लागि लडाए अनि युद्धको आधारभूत नियम समेत उल्लङ्घन गर्दै लुकेर बाण हानेर बालीको हत्या गरिदिए। सीतालाई फर्काउनका लागि त्यत्रो जनधनको क्षति गरेर लङ्कामा युद्ध गरे पनि जब युद्ध जिते तब सीताको पतिव्रता परीक्षण गर्न आगोमा पस्न लगाए। त्यो अग्नि परीक्षा पास गरेर सीतालाई ल्याएपछि पनि एउटा धोबीले म राम जस्तो हो र अर्काले लगेकी श्रीमती फिर्ता ल्याउने भनेको सुनेर गर्भवती श्रीमतीलाई जङ्गलमा लगेर छाडिदिए। मैले यति बेली विस्तार लगाउनुको अर्थ के भने हामीले अहिलेसम्म जसरी प्रेम टुङ्ग्याएर जानेहरूलाई शत प्रतिशत गलत ठहर्यायौँ अब त्यसरी हुँदैन। उनीहरूको ठाउँमा आफू बसेर पनि अवस्थाको सठिक विश्लेषण गर्नुपर्छ। कसैले पनि भइरहेको सम्बन्धलाई तोडेर जाने रहर गर्दैन भन्ने बुझ्नुपर्छ हामीले, दुवैतर्फबाट सोच्नुपर्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हेलो हेलो हेलो हजुर नमस्कार। नमस्ते दादा। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म सुर्खेतदेखि प्रकाश जोशी हो। ए सुर्खेतबाट आउनुभयो तपाईँ। अनि प्रकाशजी म तपाईँलाई सिधै प्रश्न राख्छु ल। हजुर। सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त्यो पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनौँ होला हामी? सायद ऊ आफूबाट टाढा भएर गएको सहन नसकेर नै होला। एकदम मर्मस्पर्शी ढङ्गले दिनुभयो। त्यो तत्कालको आवेश पनि हुनसक्छ, त्यो आवेगात्मक प्रतिक्रिया पनि। हजुर। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। मेरो प्राण गयो भने कात्रो तिमी ओढाइदिनु, मेरो प्राण गयो भने कात्रो तिमी ओढाइदिनु, मलामीमा सामेल भई फुल अक्षता चढाइदिनु। पवित्र काठ चाहिँदैन कार्यकालको चिता बनाई, पवित्र काठ चाहिँदैन कार्यकालको चिता बनाई, आफ्नो हातले दागबत्ती दिँदै प्रकाश भनी बोलाइदिनु। कस्तो भन्नुभयो कात्रो ओढेर जाने कुरा, कस्तो भन्नुभयो कात्रो ओढेर जाने कुरा, लाएका सबै माया यतै छोडेर जाने कुरा। कस्तो भन्नुभयो कात्रो ओढेर जाने कुरा, लाएका ती सबै माया यतै छोडेर जाने कुरा। हिँडेका यात्राहरू नटुङ्गिँदा नटुङ्गिँदै, हिँडेका यात्राहरू नटुङ्गिँदा नटुङ्गिँदै अन्तैतिर त्यो गन्तव्य मोडेर जाने कुरा। कस्तो भन्नुभयो कात्रो ओढेर जाने कुरा, लाएका ती माया सबै छोडेर जाने कुरा। छुट्टिन्छौँ प्रकाश, नमस्कार। प्रकाशजी सुर्खेतबाट आउनुभएको थियो, तपाईँको पालो 01-55-50-982 रेडियो स्काई गुल्मीमा पनि आजबाट हामी बजिरहेका छौँ, त्यसरी पनि 67 रेडियोमा पुगेका छौँ। र तपाईँलाई म सोधिरहेको छु, सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्न सक्दैनौँ हामी? किन तत्कालको प्रतिक्रियामा सबै दोष जति उनकै हो, गल्ती नै उनकै हो भन्ने सोच्छौँ, उनले जानी जानी छोडेर गएन भन्ने सोच्छौँ भनेर? मैले केही महिना अघि फेसबुकको स्ट्याटसमा लेखेँ थिएँ, प्रसव वेदनाले छटपटाउँदै गरेकी महिला र प्रेम सम्बन्ध टुङ्गिँदै गरेको पुरुषको पीडा लगभग उस्तै, फरक यत्तिकै महिला सन्तान जन्माउँछ, पुरुष सपना तुहाउँछ भनेर। केही साथीहरूले यो विचारसँग सहमत जनाए पनि केहीले भने आलोचना गर्नुभएको थियो, प्रसव वेदनालाई सामान्यकरण गर्न खोज्नुभयो तपाईँले भनेर। उहाँहरूले त्यस्तो प्रतिक्रिया दिएपछि मलाई आफूले भुल गरेको महसुस भयो अनि सोचेँ, एउटा पुरुष भएर कसरी महिलाको प्रसव वेदना अनुभव गर्न सक्छु म? त्यो अवस्था त अरू कुनै अवस्थासँग तुलना नै हुन सक्दैन नि। मैले यसो सोचिरहँदा मेरो अर्को मनले भने सोचिरहेको थियो, प्रसव वेदना अनुभव गर्न नसके पनि प्रेम सम्बन्ध टुङ्गिँदै गरेको अवस्था त अनुभव गरेको हुन सक्छु नि मैले, अथवा अनुभव गर्न सक्छु नि भविष्यमा। अनि अरूहरूको देखेको र सुनेको आधारमा पनि त प्रेम छुट्टिँदाको पीडा असह्य हुन्छ भन्ने त जानेको छु नि मैले पनि। फेरि यसो भन्नुको अर्थ सम्बन्ध तोडेर जाने चाहिँ महिला नै हुन्छन् भन्न खोजेको चाहिँ होइन मैले। यसलाई महिला पुरुषभन्दा पनि सम्बन्ध टुङ्गिएको घोषणा गर्ने र त्यो फैसला सुनेर मूर्छित हुने दुईजना भनेर बुझ्दा सही होला। त्यो दुवै भूमिकामा महिला पुरुष जो पनि सहभागी हुन सक्छन्, तर मुख्य कुरो चाहिँ प्रेम छुट्टिँदाको पीडा त्यति लरोतरो चाहिँ हुँदैन, उस्तै परि आत्महत्याको अवस्थासम्म पनि पुर्याइदिन सक्छ यसले। एउटा नेपाली लोकगीत तपाईँले पनि सुन्नु भएको छ नि, तिमीले मलाई छोडेको दिन त दिउँसै सूर्य अस्त आयो एकछिन त भन्ने हो। यस्तै हुन्छ सम्बन्ध टुङ्गिँदा, अनि यो सम्बन्ध टुङ्गिँदाखेरि अधिकांश हामी मान्छेहरू चाहिँ सम्बन्ध जसले टुङ्ग्याएर गयो 100% गल्ती उसकै हो भनेर विश्लेषण गरिरहेका हुन्छौँ। आखिर किन यसो भन्छौँ त? कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? कीर्तिपुरबाट भन्नुभयो, तपाईँको घर नै किर्तिपुर? होइन, मेरो रुकुम हो। रुकुमबाट यहाँ अलि पढ्दै हुनुहुन्छ? होइन। ए, भनेपछि बसाइ चाहिँ यतै? हजुर। ल, लामो कुरा नगरौँ, तपाईँलाई मेरो प्रश्न राखिहाल्छु ल। सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू? सायद मान्छेले आफ्नो गल्ती भन्दा आफ्नो गल्ती देख्दैनन्, अरूको गल्ती मात्रै देख्छन्, त्यही बानीले होला। आफ्नो आङको चाहिँ भैँसी पनि देख्दैनौ, अरूको आङमा चाहिँ जुम्रा पनि छ कि भनेर खोज्छौँ हामी, त्यस्तो हुन्छ नि। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। हुन्छ। भत्किएको जिन्दगी पनि गाँस्न सक्छ नारी, भत्किएको जिन्दगी पनि गाँस्न सक्छ नारी, कसैको साथ बिना पनि बाँच्न सक्छ नारी, आफन्तलाई भेटिँदा कतै फेरि आफ्नो खुसी बिना पनि हाँस्न सक्छ नारे, भत्किएको जिन्दगी पनि गाँस्न सक्छ नारे। यति नै हो, ठिकै भन्नुभयो, आँसु पिएर बाँच्न सक्छ, ठिकै भन्नुभयो, आँसु पिएर बाँच्न सक्छ नारी, ठिकै भन्नुभयो, आँसु पिएर बाँच्न सक्छ नारी, दुःख जति आफै लिएर बाँच्न सक्छ नारी, ठिकै भन्नुभयो, आँसु पिएर बाँच्न सक्छ नारी, दुःख जति आफै लिएर बाँच्न सक्छ नारी। त्यसैले त धरती हो अनि आधा आकाश भन्छौँ, त्यसैले त धरती हो अनि आधा आकाश भन्छौँ, उसको हाँसोको लागि आफ्नो हाँसो दिएर बाँच्न सक्छ नारी, ठिकै भन्नुभयो, आँसु पिएर बाँच्न सक्छ नारी। छुट्टिन्छौँ, नमस्कार। हजुर, गीता सफल कीर्तिपुरबाट फोन सम्पर्कमा आउनुभएको थियो, 01-55-50-982 नम्बर डायल गरेर। सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू भन्ने विषयमा नै हामी केन्द्रित भइरहेका थियौँ। सम्बन्ध टुङ्गिँदा सहनै नसके भने पीडा हुन्छ भनिरहँदा हामीले मनन गर्नुपर्ने कुरा के हो भने, सम्बन्ध छुट्नु भनेको दुवैजना अलग हुनु हो, अनि दुवैजना अलग हुँदाको पीडा चाहिँ एकजनालाई मात्रै हुन्छ होला र? दुवैजनालाई हुन्छ नि। हामीले यहीँनिर आफू अनुकूल मात्रै सोच्नाले नै उसलाई अत्यधिक दोषी देखिरहेका छौँ। तर उसको ठाउँमा आफू बसेर हेर्ने हो भने ऊ हामीले सोचे जति दोषी चाहिँ नहुन सक्छ। भइरहेको प्रेम अन्त्य गर्ने भन्ने कुरा त्यति सजिलो हुँदै होइन, कसैलाई पनि रहर हुँदैन त्यसो गर्न, बरु बाध्यता भइदिन्छ। तर त्यो बाध्यता अर्को पक्षले बुझ्दैन, बुझिहाल्यो भने पनि जबरजस्ती बुझ्दैन। यहीँनिर हिजोसम्म हामी भनेर बाँचिरहेको मान्छे अब एक्कासी ममा आइपुग्छ, उसले मलाई धोका दियो भन्छ, हामीले सम्बन्ध अगाडि बढाउन सकेनौँ भन्दैन। हिजो दुवैजनाले एकले अर्कोलाई प्रेम गर्दा हामी प्रेम गर्छौँ भन्ने मान्छेले आज कारणवश एउटाले हिजोकै जस्तो प्रेम गर्न नसक्दा हामी प्रेम गर्दैनौँ भन्दा पनि त हुन्थ्यो होला नि, तर त्यसो भन्दैनौँ हामी, मात्र उसले मलाई धोका दियो भन्छौँ। त्यो किनभने यति बेलासम्म हामी विलय भएर म उत्पत्ति भइसकेको हुन्छ, र मान्छे जब यो म भन्ने अक्षरको क्षेत्रफलमा मात्रै खुम्चिन्छ तब उसले कहिले पनि अर्काको अवस्था बुझ्ने प्रयत्नै गर्दैन, जसका कारण सम्बन्ध टुङ्ग्याउनु पर्दा उसलाई भएको पीडा महसुस नै गर्न पाउँदैन। यदि हामीले उसले सम्बन्ध टुङ्ग्याउनु पर्नाको कारण खोतल्ने हो भने सायद देखिने सम्बन्ध छुटे पनि त्यो अदृश्य रूपमा भने सधैँ जीवित नै भइरहन्थ्यो होला, दुवैको मन सधैँ एकअर्कालाई भेट्न आतुर पनि भइरहन्थ्यो होला। के तपाईँका केही पत्रहरू लिनु छ? कार्यक्रमको अलि अन्त्यतिर आइसकेका छौँ आजको श्रृङ्खलाको, म केही पत्रहरू लिन पर्ने कारणले तपाईँको फोन चाहिँ अब मैले लिइनँ। यो पत्र मलाई पठाउनु भएको छ कान्छा घायलले। सर्वप्रथम लाखौँ श्रोताको मनको ढुकढुकी बनेको कार्यक्रम बहकिने मनका सञ्चालक ज्यूमा म कान्छा घायलको तर्फबाट नमस्कार भनेर, मेरो पनि नमस्कार। यो कार्यक्रमले मेरो मनमा यसरी स्थान जमायो कि सुन्दा सुन्दै एक्लै बहकिन्छु अनि अनायासै आँखा टिर्पिलाइहाल्छन्। मुक्तको जुबाह मुक्तकमै फर्काउने तपाईँको खुबीले त झन् कार्यक्रमलाई अतुलनीय रूपमै उत्कृष्ट बनाएको छ। सधैँ फोन मार्फत सहभागिता जनाउने जमर्को गर्दै गर्दा अझ एउटा पत्र कोर्ने इच्छा जागेको छ भनेर लेख्नु भएको छ। एउटा कथा पनि पठाउनु भएको छ, छोटो कथा, तर यो मैले निकै अघिको श्रृङ्खलामा वाचन गरिसकेँ। उहाँको मुक्तक चाहिँ यो छ, आजको दिन तिम्रो जन्ती मेरो घरमा मलामीको मिल्काइदिनु कसिङ्गरमै आशा छैन सलामीको, प्रेमलाई व्यापार सम्झी धोका दिँदै हिँड्नुभन्दा अब बरु व्यापार गर तिम्रै देह लिलामीको, आजको दिन तिम्रो जन्ती, आजको दिन तिम्रो जन्ती मेरो घरमा मलामीको भनेर। धन्यवाद तपाईँलाई पत्रको लागि। अर्को पत्र छ, निकै अगाडि आएको पत्र हो यो, धेरै पहिलेको, नरेश विश्वकर्मा कसैको, उहाँको यो उपनाम वनकटवा बाँकी कोहलपुरबाट पठाउनु भएको छ र उहाँले लेख्नु भएको छ, दाइ जब हजुरले हाम्रो भविष्य किन हाम्रो बसमा छैन भनेर प्रश्न राख्नु भएको थियो, त्यो भागदेखि आजसम्म नियमित सुन्दै आएको छु र भोलिका दिनसम्म पनि नियमित सुन्दै जानेछु। कारण एउटै मात्र छ, त्यो हो रेडियोमा प्रसारण हुने कार्यक्रमभन्दा बेग्लै छ, धेरै स्वाद एउटै कार्यक्रममा पाइन्छ तपाईँको कार्यक्रमबाट भनेर। अनि कार्यक्रम बहकिने मनले आज हजारौँको मन बहकाउन सफल भएको छ र त सबै श्रोताको अगाध माया पाइरहनु भएको छ। यसै गरी अझै मनलाई बहकाई शरीर जिरिङ्ग बनाई मन बहकाउन सफल होस् मेरो शुभ कामना। लेख्नु भएको छ, सहेर पीडा अघि सर्न खोज्छु, ठेस लाग्छ पाइलामा फुल झैँ झर्न खोज्छु, छोडेर जाँदा दिएका ती बाचाहरू सम्झी दुखी मनलाई सम्झाइ केही गर्न खोज्छु। हाम्रो कार्यक्रम बहकिने मनको लागि मेरो सुझाव र सल्लाह, कार्यक्रमको समय थप र नियमित होस्, हाम्रो मन सधैँभरि बहकाउन सफल होस्। कार्यक्रम सञ्चालक महावीर विश्वकर्माको आवाज रहुन्जेलसम्म भन्नुभएको छ, मेरो पनि त्यही इच्छा, मेरो आवाज रहुन्जेलसम्म तपाईँलाई बहकाउन सकौँ। अर्को एउटा पत्र पनि अगाडि सारिहाल्छु, म यो कार्यक्रमको नियमित श्रोता हुँ, कार्यक्रममा जति बेलादेखि सुन्न पाएँ त्यो दिनदेखि सोमबारकै पर्खाइमा बित्छन् यी मेरा दिनहरू भनेर मिना थारू नवलपुर नवलपुर बर्दियाबाट पठाउनु भएको छ। पहिलोपटक सुन्दाखेरि नै मलाई यो कार्यक्रम एकदमै मन पर्यो, मन छुने कार्यक्रम भएको कारणले निरन्तर कार्यक्रम सुनेर बहकिने मनसँगै सहयात्रा गरिरहेको छु। लेख्नु भएको छ, जीवन बाँचिरहेका थिएँ तर महत्त्व अर्थ बुझ्ने र खोज्ने कठिनाई भने गर्नु परेन मलाई, किनभने जिन्दगीको अनुभव अनुभूति अतीत र यथार्थको सङ्गालो अनि माया प्रेमले भरिएको किताबहरू कहिले पढ्न पाएकी थिइनँ म। आज म प्रेमको महासागर र जीवनको बहुमुखी किताब बहकिने मनलाई बनाउन पुगेको छु र बारम्बार पल्टाई आँखाले नदेखी अदृश्य अक्षरलाई पढ्ने कोसिस गरिरहेको छु म भनेर लेख्नु भएको छ। लेख्नु भएको छ, एउटा कुरा, बहकिने मनलाई मेरो मात्रै होइन सम्पूर्ण युवा मनहरूको जीवन जिउने कला, प्रेरणा, उमङ्ग र माध्यम बन्न सकोस् भनेर लेख्नु भएको छ। धन्यवाद तपाईँलाई पनि यो पत्रको लागि। कार्यक्रमको अब बिट मार्नुपर्ने बेलामा आइसकेका छौँ। पत्र पठाउनको लागि तपाईँलाई ठेगाना, कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सिआइएन, पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल। यसै गरी फेसबुक पेजमा www.facebook.com/बहकिनेमनमा पनि तपाईँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। तपाईँमा यो साताको लागि साताको मुक्तक सेगमेन्टमा सहभागिता जनाइदिनु हुने सबै सबैलाई धन्यवाद र बधाई छ। अजय भूषाल फलेवास पर्वतका मित्रलाई, उहाँको मुक्तक अब म साताको मुक्तकमा अगाडि सार्छु। म आफ्नै सपनाहरूको मलामी गएर आएँ, सँगै गए पनि फेरि एक्लो भएर आएँ। म आफ्नै सपनाहरूको मलामी गएर आएँ, सँगै गए पनि फेरि एक्लो भएर आएँ। मरेका होइनन् रे सपना, मारेको अभियोग लाग्यो मलाई, सबको सामु सारा वृत्तान्त कहेर आएँ। म आफ्नै सपनाहरूको मलामी गएर आएँ, सँगै गए पनि फेरि एक्लो भएर आएँ। अजय भूषाल, फलेवास पर्वत, बधाई छ तपाईँलाई। छुटिनुपर्छ कार्यक्रमबाट। कार्यक्रम सुन्नुहुने तपाईँ, पत्र पठाउनुहुने तपाईँ, फोनमा आउनुहुने तपाईँ, सबैलाई धन्यवाद। आज पनि फोन लागेन है तपाईँको, अर्को हप्ता लागोस् मेरो कामना। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन सघाउने भोजराज विश्वकर्माप्रति आभार, सँगै रहनुहुने ईश्वर भट्टजीप्रति कृतज्ञता। आफ्नो जवाफ राख्दै, सम्बन्ध टुङ्ग्याउनेहरूलाई पनि त पीडा हुन्छ भन्ने कुरा किन बुझ्दैनन् मान्छेहरू भन्ने प्रश्नको जवाफ राख्दै, महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु। उसको व्यथा मलाई के थाहा, यहाँ यस्तै हुन्छ। लुटिए नि जाए जेथा, यहाँ यस्तै हुन्छ। उसको व्यथा मलाई के थाहा, यहाँ यस्तै हुन्छ। लुटिए नि जाए जेथा, यहाँ यस्तै हुन्छ। उसले रोएको आँसु मैले किन देख्नु, उसले रोएको आँसु मैले किन देख्नु। मेरो मात्रै पो व्यथा यहाँ यस्तै छ हुन्छ। उसको व्यथा मलाई के थाहा, यहाँ यस्तै हुन्छ। लुटिए नि जाए जेथा, यहाँ यस्तै हुन्छ। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। मान्छे मान्छेकै भिडभित्र तर देख्ने कोही छैन, तर देख्ने कोही छैन। कस्तो हो यो विचित्र, कस्तो come।